سب میں تمہیں مقام عطا کیا ہے. اور آپ نے صحابہ کو وصیت کی کہ وہ ملے تو اسے دعا کرا. صحابہ تو بہت اچھی چیز ہوتی. ایک اور مشہور واقعہ ہے جس کو سیاح نے نقل کیا ہے. وہ تین بندے غار میں بند ہو گئے تھے آگے ٹھکان آ گئے. پھر سوچا تھا کہ کوئی اپنی نیکی یاد کرو, اس نیکی کا واسطہ دے کے اللہ سے دعا کرتے ہیں تو اللہ اس کام کو ہٹا دے گا. اور کسی نے اپنی نیکی بیان کی تو ایک شخص نے جو نیکی بیان کی ہے اللہ سے دعا کی کہ اللہ پاک میں جب بکریاں چرا کے واپس آتا تھا تو سب سے پہلے والدین کو دودھ پلاتا تھا, پھر اولاد کو. تو میرے والدین سو گئے اور میں اس جانے پر کھڑا رہا ان کو جگانا بھی مناسب نہیں سمجھا. بوڑھے آدمی ہیں آپ کر دیے جب خود آپ کو نہیں پھر دودھ دیتے ہو. اور میرے بچے میرے قدموں میں بھوک کی وجہ سے گرتے رہے لیکن میں نے اپنے بچوں کو سود نہیں پلایا. ویسے چپ کرا کر آپ کے والدین کا حق زیادہ ہے کہ ضرور ہو. تو یہ میں نے دیکھی ہے اللہ آپ تیری رضا کی باتیں کی ہے. کام ہر ایک تینوں مندوں نے اپنی اپنی بیٹی جان کی کام بھول جاتی. آج کی گزارشات میں ایک مشہور اللہ والے گزرے ہیں جن کا نام ہے بایزید بستامی رحمہ اللہ تعالیٰ. یہ بھی فرمایا کرتے تھے کہ مجھے تمام ہدایت کے مراتب اللہ تعالیٰ نے والدہ کی اطاعت کی وجہ سے عطا کیا. مجھے ہدایت کے اللہ نے اپنی رضا کے تمام مراتب والدہ کی خدمت سے والدہ کی فرما برداری سے والدہ کی اطاعت کی وجہ سے اللہ نے مجھے عطا کیا. یہ بہت اللہ والے گزرے ہیں تبھی تابعین میں سے اکثر زندگی کا حصہ شام میں گزارا ہے. 170 کے لگ بھگ اس وقت کے فقہا محدثین اور مشائخ سے انہوں نے علم دین اور روحانیت کا علم حاصل کیا. یہ امام جعفر صادق رحمہ اللہ تعالی کی خدمت میں یہ درس ہے. یہ امام جعفر صادق رحمہ اللہ تعالی یہ آل بیت میں سے ہیں, آپ صلی اللہ علیہ وسلم کے خاندان میں سے ہیں. امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالیٰ کو جو اللہ نے بہت خوبیوں سے نوازا تھا ہم نے ایک خدا کی طرف سے ان کو یہ نعمت عطا ہوئی کہ ان کے والد صاحب وفات پا گئے تھے تو امام صاحب کی امی نے امام جعفر صادق رحمۃ اللہ تعالیٰ سے نکاح کرا دیا. ذہنی دل کے علاوہ روحانی دل امام اعظم ابو حنیفہ رحمہ اللہ تعالیٰ نے امام جعفر صادق یہی قسم کے اپنے والد سے حاصل کیا. اور غیر بھی امام صاحب امام جعفر صادق رحمہ اللہ تعالیٰ کے ہاتھ میں. امام صاحب کی خدمت میں بایزید مستعفی رحمہ اللہ تعالیٰ کافی اثر ہے. تو ایک دن امام صاحب نے کہا کہ بایزید کو فلاں الماری سے فلانی کتاب لے آؤ. تو انہوں نے کہا کہ اللہ کو الماری کہاں ہے اور کون سی کتاب ہے. تو کہا خانقاہ میں ایک ہی الماری ہے اور آپ کو معلوم نہیں ہے. تو انہوں نے کہا کہ حضرت میں نے اتنے سالوں میں اوپر آپ کو پوری طرح نہیں دیکھا. خانقاہ اور کیا چیز ہے میں نے کبھی اس چیز کو نہیں دیکھا. امام صاحب بہت خوش ہوئے اور قریب بلایا. پھر جو ان عالم ربانی کا طریقہ ہوتا ہے وہ فیوز عطا کیے بایزید بستامی رحمۃ اللہ تعالیٰ. آپ ایک کامل شخص ہیں. आज के सफर में जब जाते थे तो हज से फरागत के बाद आज मदीना तैयबा में जाने के बाद सल्लल्लाहु अलैहि वसल्लम की मस्जिद की रोज की हाजिरी के लिए तो ये वापस था मदीना नहीं प्रभात करते थे कि मदीने वाले के आपको ज्यादा मदीने की हाजिरी के लिए मैं मुस्तकिल सफर का विकास चाहूँ फिर सवाल जाता है घर जाते और फिर दोबारा अपने साथियों के साथ मदीने तैयबा की हाजिरी के लिए आया एक अरसे तक तो जिंदगी मुजाहदे में गुजारी है मुशक्कत में और रियासत में बाद में अल्लाह ताला ने फिर जब फिरोज को आम किया फिर लोगों के सामने बात नसीहत भी करते थे लोगों को अपने साथ जोड़ते भी थे साथ हज भी ले जाते थे और हर मौके पर बात जैसे एक आलम का तरीका होता है और बीमारों को और नहीं रहने मुक्ता करता है तो बात करते थे कि तसव्वुफ नाम है ख्वाहिशात को तर्क करना पहला दर्जा तो यह है कि नाजायज ख्वाहिशात को तर्क करना ये विलायत का पहला दर्जा है नाजायज ख्वाहिशात को छोड़ देना और फिर अगला मरहला ऐसा है कि हर ख्वाहिश को तर्क कर दे दुनिया में हर ख्वाहिश को तर्क कर दे विलायत का उल्टा दर्जा है और जब इंसान को ये नसीब होता है तो ये अल्लाह और अल्लाह के नबी की मोहब्बत में मुस्तफर हो जाता है मना हो जाता है और जब अल्लाह के लिए ये मना हो जाता है तो फिर अजीज नाता कबार बंदों को तीन इनाम अदा करते हैं कि उस बंदे की पहचान है कि जिस बंदे ने अपने आप को अल्लाह और अल्लाह के रसूल और शरीयत में फना कर दिया है तो फिर उसको तीन नेमतें अल्लाह पाक अता करते हैं एक कि ये बंदा सही होता है खा थोड़ा माल बहुत ज्यादा हो ये गरीब की फिक्र इसमें लग जाती है और सखावत इसकी दरिया की तरह दरिया की तस्वीर क्यों दी है आगे वो चलता था दूसरी जब अल्लाह के रसूल की मोहब्बत पे आपकी जब पनाह होता है तो दूसरी को भी अल्लाह अदा करते हैं कि इसको नूरे हिदायत बनाते हैं आफ्ताब की तरह इसको हिदायत का नूर अदा करते हैं सूरज की तरह और तीसरी को भी इस बंदे को अल्लाह अल्लाह के रसूल की मोहब्बत में मुस्तरक है जमीन जैसी आजसी अदा दरिया की तरह सखावत अदा करते हैं दरिया अपने पास कुछ भी नहीं रखता सब बहाता जाता है दरिया की तरह सखी बनाते हैं ये दरिया की तकसीम में मुस्तहिल और गैर मुस्तहिल का फर्क नहीं है जो है पानी ले जितना ले उसकी तकसीम में इस्तेहकाम और अपने इस्तेहकाम नहीं है कि ये मुस्तहिक की ज़कात है इसको ज़कात देनी चाहिए और ये मुस्तहिक नहीं है इसको रोक देनी चाहिए इसको नहीं देनी दरिया की तरह अल्लाह वाले सभी होते हैं जो भी है मुस्तहिक है नहीं मुस्तहिक सारी दुनिया में उनके पास है तो वो अदा करते हैं और जो असल चीज उनके पास वो है उलूम शरीयत है अल्लाह बरकात की वो के पास यही बात सूरज की रोशनी की जो तस्वीर है कि कोई खुदा मंदार है ना प्रभाव है अल्लाह का चाहने वाला है अल्लाह का बाकी है सूरज उसको रोशनी दे रहा है बगैर किसी इतिहास ऐसी अल्लाह वालों का जो नफा है वो आम है जो भी आपने बैठे जो भी बात सुने शरीयत ने जिस अल्लाह वाले ने हुक्म किया बताने हैं तो वो सवाले हैं। ये तो ऐसी चीज है कि जिसके पास जितनी आ जाए, शरीयत की बात, तकवे की बात, रूहानियत की बात, जिसके पास जितनी आ जाए, ईमानियात हमारे सारे हैं, जिसके पास जितने आ जाए, तो उसका ये दिल चाहता है कि मैं दूसरे को दूसरे बंदे ये देख बंदे की आराम। और अगर इल्म दीन के फैलाने में, बताने में ये अल्लाह वाला कबूल से काम लेता है तो ये सही बात है। कुरान बड़े बड़े आयत में बोल रहे हैं, बादशाहों ने कहा हमारी औलाद को अल्लाह खुसूसी नशिस्त में इनको इल्म दीन पढ़ाए, जिसमें इमाम बुखारी है, इमाम मालिक है वगैरह, लेकिन इन ऐसा इजाम बादशाहों को ये जवाब दिया इल्म शरीयत पढ़ाने का तरीका और सुन्नत ये नहीं है जो आप मुझे चाहते हैं। सुन्नत ये है मस्जिद नबी में आपका प्रभाव लगा हुआ है, सारी दुनिया इस्तेमाल करती है। बस मैं जो सबक पढ़ाता हूं आपके बच्चे आए पढ़े उसमें सबक तब पैदा होता है। करते थे कि तीन नेमतें फिर आपने बंदों को अल्लाह अता कर देता है जिन्हें हदायत रखा है। तो विलायत का अपना दर्जा तो ये है कि गुलाम से नाजायज खाहिशात को तरफ कर देना, इसी से आज दिल बनना शुरू होता है। फिर ऐसा ऐसा इंसान अल्लाह और रसूल की मोहब्बत में बड़ा और अपने साथियों को इब्तदाई तबकों में ये बनाते थे जो हमारे लिए भी है, हम भी इब्तदाई का कदम है कि 24 घंटों में अपने लिए कुछ वक्त जरूर ब जरूर ऐसा निकालो कि उस वक्त आपके दिल में सिवाय अल्लाह और अल्लाह के रसूल की और कोई ना हो, ऐसा बात जरूर 24 घंटों में अंदाजा होना चाहिए सब ईमान वाला है और किसके ऊपर इसका ईमान है, किस दर्जे का ईमान है। इस मस्जिद में जब आएगा तो इसे अंदाजा होगा कि शुरू में तो कई दिनों तक ऐसा दिल नसीब ही नहीं होगा कि जिसमें सिर्फ अल्लाह और अल्लाह का रसूल ही हो। कुछ अरसे के मुजाहदे के बाद ये सलाहियत नसीब होगी कि उसके दिल में अब सिवाय अल्लाह और अल्लाह के रसूल की और कोई नहीं। और ये मकाम भी तो रहने के बाद ये तो सब दानियों में देख सब दानों में सब देखे झुका के अल्लाह की कायनात के और साथ में भूमियों में गौर फिक्र करने से ये बनता है। फिर दिल भूल से बच जाता है। मैं कहते थे कि जिस शख्स से अल्लाह नासी होता है उसको तीन खूबियां अदा कर देता है, उम्र ज्यादा, हिरस कम, माल ज्यादा, सखावत ज्यादा, इज्जत ज्यादा, आजजी ज्यादा। ये तीन अल्लाह की रजा की अलामतें हैं अगर किसी को नसीब हो जाए कि अगर इससे तो आफियत के साथ उम्र दराज सखा की है और इसकी नाजूर मुख्तसर है। आप कहते हैं मुझे दिन के बारे में वजूल ही उन अमल उनको लंबी उम्मीदों में मरहोश कर रखा है, फलाम काम करना है, फलाम मूवी बनानी है, फलाम और का सफर करना है, फलाम करना है, आप जा रहे हैं जिसकी उम्र ज्यादा है इसे तो आप ईद के साथ ईमान के साथ उसको अल्लाह ने हमारे साथ की दौलत अदा की है तो मुबारक हो रहे आजुएं कम है, उम्मीद अल्लाह से रजा है और माल भी अल्लाह ने जिस मुकाम चाहता है और इज्जत अल्लाह ने ज्यादा दी है ये तस्वीर आज से और आज करता है कि अलग तरफ से ये भी इनाम है कि मैं इसमें गलती में ना मुबला और अगर किसी से अल्लाह नाराज होता है तो उम्र ज्यादा हिरत ज्यादा कर देता है। इस कहता है कि जब आदम आदम हो दो वादियां सोने की अदा कर दी जाए तीसरी चीज पिता ने बताया जाएगा क्या फिर बोला, जब नाराज नहीं आएगी ना फिक्र आफत नसीब नहीं होगी तो दुनिया की हवस खत्म नहीं होगी, दुनिया की हवस का डैम बंद वो फिक्र आफत है। अल्लाह के रसूल की मोहब्बत है, आफत की तैयारी है, तो ये नाराज नसीब होती है, ये बंद बन जाता है, बस वो है इज्जत से बगल गुजर रहा है, वो वक्त कीमती है जिसमें अल्लाह अल्लाह के रसूल की याद को खत्म है, जिससे अल्लाह नाराज है अमर ज्यादा हिरस ज्यादा बाप ज्यादा बहुत ज्यादा इज्जत ज्यादा तो कमजोर ज्यादा, इज्जत अपना आप समझने लग गया है लोग इज्जत करते ही हो तो कब फिर होता है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह साहब इकराम فرماتے ہیں کہ میری امت والوں میری امت کی شمولیت کے لیے تو اللہ کا کریم بھی آرزو کرتا ہے، حضرت موسیٰ علیہ السلام کو سلام بھی یہ تمنا کرتے رہے کہ مجھے امت محمدیہ میں شمولیت مل جائے، اللہ نے کہا نہیں آپ مستقل پیغمبر ہیں، آپ کی اپنی امت ہے، آپ نے فرمایا میں یہ اللہ کے شکر کی ادائیگی کی وجہ سے یہ جملہ کہہ رہا ہوں، بلا فخر فخر اور غرور اور تکبر کی وجہ سے نہیں کہہ رہا ہوں کہ مجھے اللہ نے اتنی اونچا نبی بنایا اور اتنی اونچی امت عطا کی ہے کہ میری امت کے اندر شمولیت کے لیے ساتھ کا پیغمبر بھی آ سکے گا، اور پھر نصیحت کریں صحابہ اکرام رضی اللہ تعالیٰ عنہ کو نصیحت کریں میں اللہ کے تمام نعمتوں سے تمہیں نواز دے حتیٰ کی نعمتیں دنیا کی اوپر بھی عطا تو غرور اور تکبر نہ کرنا اللہ تعالیٰ سے جانا ہے شکر بجا لانا، اور اگر اللہ کی طرف سے آزمائشیں آ جائیں مصیبتیں آ جائیں بیماری آ جائے سب کو واقع آ جائے اور پریشانی آ جائے تو صبر میں رہنا اور اللہ کی رحمت سے مایوس نہ ہونا یہ ایمانی بنانا ہے، اس کو قرآن میں سمجھا کل یا عبادی الذین اسرفوا علی انفسہم لا تقنطوا من رحمت اللہ، لا تقنطوا من رحمت اللہ ان اللہ یغفر الذنوب جميعا انه هو الغفور الرحیم، وہ معاف کرنے والا مہربان ہے، اور اگر کوئی پریشانی کے نظام ہے تو مایوسی نہیں ہے ہر رات میں اور جتنا مانگا جا رہا ہے وہ ضائع نہیں ہو رہا، اس پر قدر مل رہا ہے، آفت کا ذخیرہ بن رہا ہے، اور فرمایا کہ نیک بندے کی علامت یہ ہے کہ وہ مخلوق خدا پر رحم کرے گا، مخلوق خدا پر رحم کرے گا اور اللہ کے احسانات کا ہر وقت شکر گزار ہوگا، اور اللہ کے احسانات سمجھ میں نہ بھی آئے انسان کے وجود میں بہت زیادہ احسانات سمجھ میں آئے دور جانے کی ضرورت نہیں، کہ اللہ کی مخلوق پر شکر کرنا اور اللہ کے احسانات کا شاکر بن کے رہنا یہ قربت کے لیے والے کام ہے، اللہ اپنا قرب بتا رہا ہے، اور اگر مخلوق پر رہنے نہیں ہے جانور بھی داخل ہے انسان کی مسلمان بھی کافر بھی سب مخلوق نے خدا پر رحم نہیں ہے اللہ کے احسانات کا شکر نہیں بجا رہا تھا تو یہ اپنے آپ کو ملامت کی طرف سے بجا رہا ہے، فرمایا کرتے تھے کہ میری زندگی کے سرمایہ لوگوں نے سیکھا پڑھا عمل کیا وہ اللہ عطا کرے گا، لیکن مجھے جو اقرار ہے کہ جس سے میری نجات ہو جائے گی اللہ کی رحمت سے امید ہے کہ اللہ اپنے فضل سے مجھے بخش دے گا، وہ یہ نہیں ہے جو میں نے غیر مسلم پر کہ ہمارے محلے میں رہنے والا یہودی تھا اور سفر پہ چلا گیا، اس کے چھوٹے چھوٹے بچے رات کو اندھیرے کی وجہ سے روتے تو میں نے انہیں کے گھر میں چراغ کا انتظام کر دیا اور کئی دن بعد وہ یہودی آیا. گھر کے آگ والوں سے پوچھے تو اس کے آدمی نے بتایا کہ اس شخص سے ان کا کوئی رشتہ نہیں. اگر اس کا مذہب ریاض ملا تمہارے دین کے مطابق غلط بھی ہے تو ہمیں اتنا ریزل ہے ہمارے محلے کے ہمارے مسلک کے ہمارے لوگ ہمیں یاد نہیں کرتے. اور یہ شخص نے پورے 14 دن یاد کرو. اس کے علاوہ اس نے ہمارے گھر کے انتظام کیا. تو اس نیکی اور اس احسان سے خوش ہو کر وہ یہودی کرانا ان کے ہاتھ میں آپ کے مطلب فیصلہ ہے. تو کہتے ہیں کہ اس فرمایا جو آپ کا میرے کام ہے. کہتے ہیں جب میں ریاضت میں اللہ اللہ کرنے میں زندگی گزار رہا تھا تو میرا یہ امتحان اور اللہ والے کا امتحان زیادہ کچھ ہو رہا ہے. جو کتنا ایمان والا ہے اس پر آپ میں شکتی ہوتی ہے کہ انتہائی پور یا خاتون ملی مجھے ایک صحرا میں جنگل میں اور اس نے اتنا زیادہ آٹا اٹھایا. ریاست لوگ کرنے جاتے ہیں اللہ اللہ کرنے جاتے ہیں بھوک میں ہو کر گزارتے ہیں. وہ کہتی ہے کہ یہ میرا آٹا گزار دو پہنچا دو میرے گھر. تو میں نے کہا رکھ دو آٹا. میں نے اپنے لحاظ سے جو اللہ نے مجھے دیا تھا ایک شیر طلب کیا. شیر کی پشت پر وہ آٹا رکھا اور اس بڑھیا کو کہا کہ آپ جلدی جاؤ اپنا گھر بتا دینا یہ شیر آپ کا آٹا آپ کے گھر پہنچا دے گا. جو میں نے اس بڑھیا سے سبق سیکھا وہ بتانا چاہتا ہوں کہ اس بڑھیا نے کہا کہ تم ظالم بھی ہو اور خود نما بھی ہو اپنی اصلاح کرو. میں نے کہا یہ کیا بات ہے میں نے آپ کی بات کی ہے تو پوری کی ہے اور اس پر آپ مجھے ظالم کہہ رہی ہیں اور خود نما کہہ رہی ہیں اس کی کیا وجہ ہے؟ کہا ظالم تو اس لیے ہو کہ اس غیر مکلف مخلوق کو آپ نے اپنے ہمدرد کر کے اس کے اوپر آٹا ڈال دیا ہے اور یہ لے کے جائے گا. اس سے کوئی عزت نہیں کی اس سے بات چیت نہیں کی کہ غیر مکلف بے زبان ہے اس پر آپ نے آٹا ڈال دیا. اور دوسرا یہ کہ اپنی ہدایت کی کرامت دکھاتے ہو یہ خود نمائی ہے. کہا میں نے پھر اس سے وہ واپس دیا آٹا اور سمجھ آئی بات. تو فرمایا کرتے تھے کہ سب سے بڑی کرامت وہ شریعت کی اتباع ہے. ولایت کش الہام یہ چیزیں نصیب ہو جائے اچھی بات ہے لیکن اس کے ساتھ نجات کا تعلق نہیں ہے. نجات کی ضمانت اللہ اللہ کے رسول کے حکموں کی اتباع ہے. اور میں مسلسل مجاہدے میں چل رہا اور دنیا کی اس باقی کا مظاہرہ کرتا رہا ادراک کرتا رہا احساس کرتا رہا کہ دنیا کی ہر نعمت بے وفا ہے انہیں خود بے وفا ہے. قرآن سورہ حدیث میں بتاتے ہیں انما الحیات الدنیا لعبٌ ولہو وزینۃٌ فتفاخرٌ بین الناس وتکاثرٌ فی الاموال والاولاد. تو مثل غیث ناجز الکفار نباته ثم یهیج فتراه مصفرا ثم یکون حطاما وفی الآخرة عذاب شدید ومغفرة من اللہ ورضوان وما الحیاۃ الدنیا الا متاع الغرور الا متاع الغرور. یہ دنیا کی زندگی صرف اور صرف دھوکا ہے دھوکا جو اس میں پڑ جاتا ہے اور جس نے اس کو سمجھا ہے وہ دھوکے سے بچ سکتا ہے. جو سمجھنا چاہے اس دنیا کی زندگی کے دھوکے سے بچانے کے لیے اللہ نے کتاب نازل کی پیغمبر نازل کیے کہ اس کے دھوکے سے کہہ لگو انما الحیات الدنیا لعب ولہو وزینۃ وتکاثر فی الاموال والاولاد سے بچو. تو میں لمبے عرصے میں اللہ اللہ کرنے میں مراقبے میں تھا اور درخواست یہ ہے کہ اللہ اپنی ملاقات نصیب کر. اللہ نے دل میں بات ڈالی کہ ہمارے خزانے میں وہ چیز بھیجو جو ہمارے پاس نہیں ہے تب ملاقات ہوگی. میں پھر ان سے بتا دیتے ہیں میری ملاقات ہوئی. جب میں اپنے اس سبب کے اگلے سفر میں گیا تو مجھے بتا دی گئی بات ندامت کے آنسو آجزی توبہ استغفار اوہ ان کی ساری آجزی یہ اللہ کے خزانے میں نہیں ہے. یہ آپ بھیجو پھر اللہ آپ کو ملے گا اللہ کی رضا کی سکتے. اللہ کی بڑھائی کبریائی وہ عزت و عظمت والا ہے اس نے آجزی نے نثاری نہیں یہ بندے کو عطا کی گئی ہے. اور بندہ جب اللہ کے سامنے آجزی اور نثاری کے رہتا ہے پانچ چیزوں کو غنم غنیمت جانی ہے. پانچ سے پہلے اپنی زندگی کو غنیمت جانی ہے. موت سے پہلے یہ زندگی دوبارہ نہیں ملے گی. یہ دار الامتحان بھی ہے اور دار العلوم بھی ہے. ٹانگیں جواب دے دیں گی دماغ جواب دے چکا ہوگا कमर झुक चुकी होगी, पानी की लकीर देगा शबाब का कपला है, अपनी जवानी जवानी बचानी है बुढ़ापे से पहले, ये जवानी दोबारा नहीं आएगी। जैसे जिंदगी दोबारा नहीं आएगी तमन्ना को मुमकिन है, الدلال له في نعمة شعب من مريد दुनिया दे देते हैं उतनी जितनी हम चाहते हैं। और काना यूरिन आखिरा वताना साया वताना सायुहुम मशकूरा। और जिसने आखरत चाही मन काना यूरिन आखिरा वताना साया वताना सायुहुम मशकूरा। जिसने आखिर की कामयाबी को और कामों में लग गया बनता नहीं साया। और उसने मिल में लग गया काम सायूरा। उसकी नेमत उसकी मेहनत के हम कदरदान है। जो आखिर चार आए उसकी मेहनत के हम कदरदान है। सुभान का एक कहेगा लेकिन बदले में न सुनूंगा। लेकिन जो दुनिया जाएगा निमन नशाओ निमन नशाओ निमन नुरीद वो चाहेगा तो ज्यादा लेकिन जितना मैं चाहूंगा उतनी दूंगा। जो आदम चाहेगा उसको खूब दूंगा। वो थोड़ा चाहेगा ज्यादा दूंगा। वो एक लेकी करेगा दस पूरा दूंगा कम से कम। भगवान और उसे अल्लाह नसीब ना हो ये हालात है ना काम है। एक अच्छी बात है अच्छी सवाल है दोस्तों समझ में आ रहा है तो अच्छी बात है। मुझे थोड़ा थोड़ा समझ में आया पूरा नहीं आया अल्लाह करे मुझे भी पूरा समझ में आ जाए। इसने पूछा हमारे श्री मुस्तफा रहमतुल्लाह अलैह से इस नेकी के रास्ते में जो 70 साल दौर आपने गुजारा है इसमें आपको मुश्किल भी पेश आई है। हम तो होते हैं तो कहते हैं 2 दिन खाना नहीं खाया बड़ा सब है मकान में रहे सवारी नहीं थी कपड़े डाल के नहीं थे। अल्लाह वालों के यहां ये कोई मुश्किल चीज नहीं होती। देश से वो राजी हो गए फरमाया किसी ने सवाल किया और बहुत अहम सवाल है अल्लाह करे समझ में आ रहे। मुझे भी पूरा समझ में नहीं आया थोड़ा भी समझ में आया। किसी ने पूछा कि अल्लाह के रास्ते में अल्लाह के चाहने में नेक बनने में अल्लाह की रजा हासिल करने में इस पूरी जिंदगी में कोई मुश्किल मरहला भी आया है तो फरमाया कि एक मरहला मेरे ऊपर बहुत मुश्किल आया है। वो मरहला ये है कि मैं अल्लाह को पुकारना चाहता हूं और अल्लाह की मदद मेरे साथ नहीं होनी चाहती। मैं अल्लाह को पुकारना चाहता हूं अल्लाह अल्लाह करना चाहता हूं इबादत करना चाहता हूं लेकिन अल्लाह की मदद शामिल हाल नहीं होती तो मुझे बहुत मुश्किल पेश आते ये समझने की बात है दोस्तों। इबादत में दिल लगा है अल्लाह की तरफ से अता है अल्लाह चाह रहा है इसको दर पे बुलाया इसको इबादत के लिए कबूल किया है। जब इबादत में दिल लग रहा है दोस्तों तो ये अल्लाह की मदद शामिल हाल। और जब इबादत में सुरूर नहीं है دنیا کو سمجھتے ہیں لوگ کے سرور دیتی ہے دوستو، حقیقت میں وہ دھوکہ ہے، غرور دیتی ہے. مرحلہ دنیا اللہ غرور انسان دنیا کے مشاغل میں جو مصروف ہو جاتا ہے، اللہ کا رسول نماز روزہ سب اس سے رہ جاتا ہے اور سمجھتا ہے کہ وہ سرور حاصل کر رہا ہے، سکون حاصل کر رہا ہے، سرور نہیں لے رہا، وہ دھوکے میں ہے. آخرت اہل آخرت کو سرور عطا کرتی ہے، سکون کی زندگی عطا کرتی ہے. تو فرمایا کہ اس نیکی کے راستے میں بہت مرحلہ میرے لیے بہت مشکل تھا کہ جب میں اللہ کی عبادت کرنا چاہتا تھا اور اللہ کی مدد میرے شامل ہاتھ نہیں ہو رہی. بعض دفعہ ایسا ہوتا ہے، اللہ نے اس گھڑی سے بچائے، اللہ عبادت میں دل لگائے، عبادت میں سرور اور سکون ملے. جب اللہ نام نہیں جاتا ہے نا، یہ بندہ یہ دو رکعت نماز پڑھتا ہے، یہ پھر سمجھتا ہے کہ میرے نفل کام ہے، پھر اور شروع ہو جاتا ہے، ایک بار تلاوت کیا دوسرا شروع ہو جاتا ہے. اے آخرت کی گھڑی بہت مشکل ہے، اس میں حساب دینا ہے، پونجی خالی ہے، سرمایہ نہیں ہے میرے پاس، دن لگا ہوا ہے اس کو اللہ نے. دوستو ایک ہم ہے جو ابتدائی طالب علم ہے، ہم نے اپنے گناہوں پہ توبہ کرنی ہے، اپنی غلطیوں اور سنگینہ سنگینہ گناہوں پہ توبہ کرنی ہے. ایک اللہ والے ہو گئے جو اپنی توبہ پہ بھی توبہ کرتے ہیں کہ ہماری توبہ بھی اس قابل نہیں ہے کہ جو ان اللہ پہ قرآن نے کس میں بارے میں اس چیز کو نقل کیا ہو بلا سال ہوں گے سب کے ہوں گے شریر گھوڑتے ہیں اللہ کا کرتے ہیں دنیا سوئی ہوئی ہے یہ سر کو سجود ہے جب تو وہ صادق ہونے والی ہوتی ہے تو یہ ہمارے اپنے زندگی کی عبادت پر بھی استغفار کرتے ہیں کہ ہمارے رب تیری شان کے مطابق تیرے فرمان کے مطابق تو عبادت نہیں ہو سکتی. ایک مرحلہ تو ابتدائی ہے جو ہمارے لیے ہے اپنے گناہوں پہ توبہ، ایک اللہ والوں کی توبہ ہے جو اپنی توبہ پہ بھی توبہ، اپنی عبادت میں بھی توبہ، اپنی نیکی میں بھی استغفار ہو رہا ہے، وہ اصل توبہ ہے، وہ اصل توبہ ہے. ایک خوف سے توبہ ہے، ایک ابتدائی توبہ ہے، ایک عظمت کو ملحوظ رکھ کے اپنی زندگی کی اوقات پر ندامت پہ توبہ ہے، یہ اصل توبہ ہے، وہ بھی نجات تو ہے. یہ کامیاب غریب کی ضامن ہے کہ جس کو اپنے اوقات کے اوپر ندامت تھا کہ پریشان ہو گیا. قرآن کیا کہتا ہے؟ مَنْ عَمِلَ صَالِحًا مِّن ذَكَرٍ أَوْ أُنثَىٰ وَهُوَ مُؤْمِنٌ فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً وَلَنَجْزِيَنَّهُمْ أَجْرَهُم بِأَحْسَنِ مَا كَانُوا يَعْمَلُونَ. جس نے ہمیں جات مرد و عورت ایمان سر دے، جس نے ہمیں پکارا ہمیں چاہا، اس کی دنیا کی زندگی بھی اور سکون بنا دیں گے اور آخرت میں اتنا دیں گے، اتنا دیں گے جتنے اس کے اعمال ہیں اس سے کہیں زیادہ عطا کریں گے. اس کے ادب کا لحاظ رکھ کے، اس کے ذکر و اذکار کا لحاظ رکھ کے، اس کے گناہوں سے بچنے کا لحاظ رکھ کر اس کو خوب نوازیں گے. اللہ تعالیٰ کو یہ تمنا کرے گا، یا اللہ میری کوئی عبادت نہیں، تو اپنے بدن سے مجھے نواز دے. اور یہی ہے کہ ایمان والے کا تقاضا ہونا چاہیے، ادب میں زندگی گزر گئی، حیا میں گزر گئی، تقوی میں گزر گئی، لیکن در رائے ادب گاہی ادب گاہی زیرے آسنا از آسنا زبتر نفس کو کرتا ہی آیت جنہیں دو آیتی جا جن میں سو سو سارا بزرگی بلا دی پلک بھی اللہ اور اللہ کے رسول کی نافرمانی میں نہیں ہری، وہ بھی ڈر رہی ہے کہیں حساب شروع ہو گیا تو پکڑے جائیں گے. رب سے رب کا بدل مانگ رہے ہیں، اللہ سے اللہ مانگ رہے ہیں، اے اللہ اللہ ہمیں مل جائے، اللہ کی یاد نصیب ہو جائے، یہ گھڑیاں اپنے بدل سے ہماری قیمتی بنا لے اور آخرت میں ہماری عبادت کچھ نہیں، اپنے فضل اور اپنے حبیب کے صدقے ہماری کامیابی عطا کر. سمجھ اور ہم کی توفیق نصیب فرمائے اللہ تعالی